उदास उदास छन् मेरा मनहरू, उजाड उजाड छन् मेरा तनहरू, हृदयका भावनाहरू, आँखाका मोहक चाहनाहरू, र कहिले पनि तृप्त नहुने मेरा संवेगहरू सबै आफ्नो जस्तो लागे पनि टाढा टाढा पुग्दै जाने मेरा आफन्तहरू, जसलाई आफ्नो ठाने पनि फेरि कतै टाढा गएर सम्झनाको दायराबाट उठ्न नसकिने मेरा रातहरू, एउटा अभाग जिन्दगी लिएर बाँचिरहेको एक्लो उदेक लाग्दो जिन्दगीको यो धरापाट कतिन्जेल हिँड्छन् होला मान्छे मलाई थाहा छैन, तर म जिन्दगीको त्यो पहाडीको छेउबाट जब ओहारीतिर आउन थाल्छु तब तब मेरा सम्झनाहरूले मलाई पछाडि तानिरहे जस्तो लाग्छ। कहिलेकाहीँ त सम्झन्छु यी मनका कुराहरू नलेखु, व्यक्त नगरु र नबाटु, तर मन सक्दैन। जब तपाईँको आवाज सुन्छु डियर कल्याण, मन चाहन्छ अलिकति भावनाहरू साटु, मनका कुराहरू सुना र अलिकति त्यही भावनामा डुबेर जिन्दगीलाई हेरु। त्यसैले आज लेखिरहेछु तपाईँलाई मेरो कथा, मेरो आफ्नो कथा, प्रमाणहरू नामहरू सबै कुरा समावेश गरेको छु। बरु प्रसारण नगरी दिए कुनै अफसोस हुने थिएन, तर यदि झुटा भनिदिनु भयो भने तपाईँलाई पाप लाग्नेछ। मेरो नाम शैलेश हो। विक्रम सम्बत 2034 सालमा मेरो जन्म नेपालको म्याग्दी जिल्लाको नेपालको पहाड़ी जिल्ला पर्वतको एउटा दुर्गम गाउँमा भएको हो। पाँचजना दिदी बहिनीहरू थिए मेरा दिदीहरू। सायद बुबाले छोराको चाहनामा होला मलाई कान्छो रूपमा म जन्मिएको थिएँ। घरमा अशिक्षित र गरीब परिवारमा जन्मिएकोले होला मेरो बुबा आमाले छोराको चाहना गर्दा गर्दै मेरो जन्म भएको। तर जे जस्तो भए पनि बुबाले गाउँमा पढाउन सक्नुहुन्थ्यो। दिदीहरूको ससानैमा विवाह भइसकेको थियो र केही दिदीहरू बाँकी हुनुहुन्थ्यो। विक्रम सम्बत 2050 सालमा जसो तसो मैले एसएलसी पास गरे। एसएलसी पश्चात बुबाको चाहना थियो छोराले पढोस्। छोरीहरू त जसो तसो अर्काको घर जान्छन्, गाउँमै बस्छन्, मेलापात गर्छन्, घाँस काट्छन्, घरको काम गर्छन्, तर छोराले पढोस्। बुबाको स्वार्थीपन भनौ या के भनौ, आफ्नो बुढेसकालको सहारा म थिए। सायद त्यसैले बुबाले मेरो पढाइतिर अलि बेसी ध्यान दिनुभयो र त्यहाँबाट एक दिन मलाई एसएलसी सकेको दिन डोड्याउँदै पोखरा ल्याउनु भयो। पोखरामा मेरो बुबाले चिनेको एकजना मानिस हुनुहुन्थ्यो। गाउँबाट घिउहरू र कहिलेकाहीँ बुबाले केही कुरा उहाँले मगायो भने बुबाले लगिदिनुहुन्थ्यो। चिनजान राम्रो थियो जस्तो लाग्यो। पोखराको चिप्ले ढुङ्गाको नजिकै उहाँहरूको पसल थियो, किराना पसल खुब चल्थ्यो र बुबाले एक दिन मलाई लिएर जानुभयो र किराना पसलको छेउमा म टुक्रुक्क बसे। बुबाले दुवै हात जोडेर उहाँसँग अनुरोध गर्नुभयो, छोराले एसएलसी सकायो यतै पढ्थ्यो, यसो पसलमा कामहरू गरिदिन्थ्यो। बुबाको अनुरोध सुन्न साथ साउजीले पुलुक्क मतिर हेर्नुभयो, तलदेखि माथिसम्म हेर्नुभयो र भन्नुभयो, काम गर्न सक्छौ? मैले अनुहार मैले टाउको हल्लाए, मैले सक्छु भने। मेरो जिन्दगीको कथा हो यो डियर कल्याण। मान्छेका गोरेटाहरू कहाँबाट कहाँ पुग्छन्, अझ खै कुन्नी किन सुनाउन मन लागेको छ तपाईँ। यसरी साउजीले भनेपछि बुबाले त्यही दिन छोडेर बुबा फर्कनु भयो। कहिले परिवार नछोडेको, घर नछोडेको केटामा त्यही बसे र काम गर्न थाले। काम जस्तो पनि गर्थे मैले, सानो तिनो ठुलो जस्तो पनि हुन्थ्यो, कामलाई कहिले पनि हेरेको दृष्टिले हेर्दैनथे डियर कल्याण। जब जब तपाईँ रेडियोबाट यही कुरा बोल्नुहुन्छ मेरो हृदय छोए जस्तै लाग्छ। यसरी मैले त्यही काम गर्न थाले। त्यसपछि उहाँले मलाई पीएन क्याम्पसमा लगेर अर्थात् पृथ्वीनारायण क्याम्पसमा लगेर भर्ना गरिदिनु भयो। त्यति बेलाको चट्ट मिलेको टोपी लगाउँथे सफा भएर बस्नुपर्नेमा र कलेज पछिका दिनहरूमा बिस्तारै बिस्तारैमा पसलमा बस्न थाले। मान्छेहरू भन्थे साउजीको छोरा हुनुपर्छ। मलाई हाँसो उठ्थ्यो। तर कहिलेकाहीँ कर्मले मान्छेलाई राम्रै ठाउँमा पुर्याउँछ। सायद मेरो कर्मले थियो होला। म पढ्थेँ राति अबेरसम्म। म चाहन्थे मैले पढेन भने अब मेरो जिन्दगीमा केही पनि गुन्जायस छैन। त्यसैले पढ्नुपर्छ दिमागमा यही थियो। तर समय गुज्रदै गयो। दसैँमा घर जान्थे। घर जाँदा मेरो पसलको मालिकले केही पैसा दिनुहुन्थ्यो लगेर बुबालाई दिन्थे। ढोकी दिन्थे बुबालाई। बुबाका आँखामा आँसुले भरिन्थे। दुई चार पैसा भए पनि बुबाहरूलाई औषधि किन्ने पैसा मनाक्य हुन्थ्यो। यसरी चल्थ्यो मेरो जिन्दगी। त्यति बेलासम्म पाँचवटै दिदीहरूको विवाह भइसकेको थियो। कसैको अवस्था राम्रो थियो भने कसैको अवस्था ठिकै थियो। यसरी समय गुज्रदै गए। कुरा 2054 सालको असार महिनाको बेलुकी पख पानी परेको थियो। छाता ओढेर कोही मेरो पसलमा आए। राम्री हिस्सी परेकी। नाम यसबाट आउँथ्यो मानव उसको नाम शकुन्तला हो। उसले त्यो दिन मिट मसला किने। चिकन मिट मसला मलाई राम्रोसँग याद छ। उसले त्यति बेला अन्दाजमा भनी तपाईँ साउजीको छोरा हुनुपर्छ। त्यति बेला उसले त्यति मात्र के भनेकी थिए। म हाँस्न थाले। उसले भने किन हाँस्नु भएको तपाईँ? म तपाईँको पसलमा पहिलो पटक आएकी। ऊ सिधा बोल्थी। प्रष्ट थियो उसको आवाज। बोल्दा लाग्थ्यो उसको आवाजमा कुनै बनावटीपन छैन। र त्यो दिन ऊ गई र प्रत्येक दिन जसो आउँथे र एक दिन बिराएर आउँथे। कहिले के किन्थे कहिले के किन्थे मलाई राम्रोसँग याद छ। त्यति बेलाका ती दिनहरूमा ऊ आउँदै गए र त्यसै क्रममा जीवनका अनगिन्ती सपनाहरू बुन्दै जाने क्रममा एक दिन मैले सपनामा उसलाई देखे। खै किन देखे थाहा छैन। सपना पनि विपना जस्तो हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि मैले सपना देखे डियर कल्याण। सपनामा कतै टाढा थियौ हामी र एउटा रमाइलो यात्रामा गीतहरू बस्थे। हामी नाचिरह्यौं त्यो सपनामा। म उसको हात समाएर नाचेको सपना त्यो रात मैले धेरै गहिरिएर देखे। सपनामा हामी नाचिरहेका थियौं। बस नाचिरहेका। मायाको डोरीले निष्ठुरी मोरीलाई बाँधिया छ। फेरि नाच्न गाउन मन लाग्यो। जुजु रातैमा नसामा डुबेर भनु म कसरी माया तिम्रै रहूं। म जुजु डियर कल्याण, अस्तित्वहीन जिंदगी का कथार, अस्तित्वहीन मन का पीड़ा, दुखमा सुखमा आंसुमा रोदनमा निरंतर चली रहने समय का रोटी पिंगर, एकातिर फर्क्यो सुखै सुखको पहेलीहरूबाट जिंदगी गुज्रिन्छ कि जस्तो लाग्छ, फेरि अर्कोतिर कोल्टे फरेर सुत्यो, जिन्दगीका अँध्यारा पक्षहरू त्यत्तिकै आइरहन्छन्। एउटा पाटो सुखको, अर्को पाटो दुःखको, यो जिन्दगी दुई पाटोमा परिणत भएर हिँडिरहँदो रहेछ। जसले समानताका साथ जिन्दगीलाई हेर्न सक्छ, दुःख र सुखलाई एउटै सम्झेर बुझ्न सक्छ, त्यही मान्छे सुखी हुँदो रहेछ यो जिन्दगीमा। मात्र सुख र खुशी खोज्नेहरू सधैँ दुखी र पीडित हुँदै जाँदा रहेछन्। त्यस्तै लाग्छ मलाई मेरो कथा, डियर कल्याण। यसरी शकुन्तला मेरो पसलमा ग्राहक बनेर आई, अचेले सनित्त परेको शरीर, गहिरा काला अनि भावपूर्ण आँखाहरू म हेरिरहन्थे। घर गोर्खा हो भन्थ्यो, पढाइमा त्यति रुचि थिएन उसको। ऊ धेरै लामो समयसम्म मेरो ग्राहक बने। मलाई लाग्थ्यो जति बेला म पसलमा आउँदैनथे, त्यति बेला ऊ पसल आउने मन गर्दैनथे जस्तो लाग्छ। त्यही पसलको चिनजानबाट एक दिन हामी फिल्म हेर्न गयौं। ऊ पनि आई, मैले बोलाएको उसलाई। त्यहीबाट सुरु भएको थियो हाम्रो जिन्दगीको यात्रा। पढाइ चल्दै थियो, गाउँमा दिदी बहिनीहरूको विवाह भइसकेको थियो, बुबा बिरामी हुँदै जानुहुन्थ्यो, आमा ठिकै हुनुहुन्थ्यो। अलिअलि पैसा पठाइदिन्थे किनकि म जहाँ काम गर्थे त्यहाँ बस्नु र खानु पैसा लाग्दैन थियो, र कलेजको पैसा पनि तिरिदिनुहुन्थ्यो मेरो मालिकले। यसरी चल्दै थियो मेरो जिन्दगी। आज हृदयका पाना खोल्छु डियर कल्याण, तपाईँलाई ढाँट्न चाहँदैन, किनकि जिन्दगीमा कहिले काहीँ सत्य र मनका कुराहरू बोलिदिँदा मनका पीड़ा र अफसोसहरू बाहिर निस्कन्छन् र मन निलो आकाशमा सेतो बादल जस्तै गरेर उड्छ। म चाहँदैन कालो बादल जस्तै गरुङ्गो भएर हिँड्न, म चाहँदैन कालो बादल जस्तै बोझिलो भएर सारा धरतीमा अध्ययारो छाउँदै हिँड्न। म त सीता बादल जस्तै, कपास जस्तै बादल भएर उड्न चाहन्छु निलो आकाशमा, कतै टाढा दूर बस्तीमा। यसरी चलचित्र हेर्न गएपछिको हाम्रो सम्बन्ध सुरु हुँदै गयो बिस्तारै बिस्तारै। एकअर्को बारेमा हामीले त्यति खुलेर सोध्दैनथ्यौं। विक्रम सम्मत 2055 सालको एक दिन मैले शकुन्तलालाई आफ्नो बारेमा भने, त्यति बेला हामी बेगनास्थलको छेउमा थियौँ। मलाई राम्रोसँग याद छ, दिउँसोको समय चिसो हावा चल्दै थियो बेगनास्थलको छेउमा। ढुङ्गाहरू लिएर जानेहरू पारीको डाँडानेर पुगिसकेका थिए। निलो पानी, पानीको छेउमा खुट्टा चोप्दै मैले मेरो कथा भने जीवनको। तर ऊ छक्क परे र उसले पनि म त तपाईँ साउको छोरा भन्ठानेको। ऊ खेतका छोडेर हाँसी। मलाई नरमाइलो लाग्यो, गरिब हुनु पनि अफसोस हो कि जस्तो लाग्यो। तर उसले मलाई सम्हाले र हात समाएर पनि जे जस्तो भए पनि मैले तिमीलाई मन पराएकी छु, नत्र यति नजिक हुँदैन थिए होला म। मेरा लागि पनि धेरै थियो होला, सायद तिम्रो लागि पनि धेरै थियो होला। यो ईश्वरले जोड झुटाइदिएको जोडी हो हाम्रो। उसले मेरो हात समाए। मैले बेगनास्थलको पारीतिर हेरे। निलो पानीमा चिप्लिरहेका ढुङ्गाहरू धेरै पर परसम्म पुग्थे र पानीमा ठोकिएको हावाले निकालेको छालहरू धेरै टाढासम्म पुग्थे। पारीतिरको डाँडामा हेर्थे, कतै आवाज नआए पनि पानीको एक किसिमको आवाजले हामीलाई तर्साइरहन्थ्यो। आनन्द लाग्थ्यो, जिन्दगीमा यस्ता खुसीका पलहरू सधैँ आइरहे कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो। माथि उथि बेगनास्थलको छेउमा बाँकी कोही थिएन। त्यो दिन उसले मेरो हात समाएर आफ्नो जीवन कथा सुना। गोर्खाबाट काठमाडौँ आएकी ऊ, पढ्नमा त्यति राहत थिएन उसलाई। काठमाडौँमा एउटा ट्रेनिङ गरेपछि ऊ एउटा सफल खाना बनाउने कुकको रूपमा काम गर्न थालिछ। त्यति बेला अन्तर्राष्ट्रिय स्तरमै चर्चा रहेको र अहिले पनि अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा ठूलो आइएनजिओ भन्दा पनि हुन्छ डिएफआइडीको एउटा बेलायती नागरिकको घरमा खाना बनाउँदो रहेछ र त्यही नागरिक कामको सिलसिलामा पोखरा आएर बसेको रहेछ। पोखराबाट विभिन्न ठाउँ जानुपर्ने ऊ त्यही बस्ने रहेछ। उसको घरमा काम गर्दो रहेछ ऊ शकुन्तला। राम्री दुरुस्तै उस्तै मैले उसको आँखामा हेरे। गहिरा भावपूर्ण आँखाले मलाई निकै गहिराए जस्तो लाग्यो। टेर्कले आँखामा राखेर हेरे, हृदयभित्र राखेर हेरे। विचार मिल्यो, भावना मिल्यो र झन्नै झन्नै हाम्रो पेसा पनि मिल्यो। र त्यसपछि मैले उसको हात समाएर भने, यदि जिन्दगीमा सँगै हिँड्ने हो भने हामीले कसम खानुपर्छ शकुन्तला। मेरा दिदीहरूको विवाह भइसकेको छ, घरमा बिरामी बुबा हुनुहुन्छ। त्यो बाहेक मेरो जीवनमा कोही छैन। तिमी आऊ मेरो जिन्दगीमा, बहार जस्तै हुन्छ जिन्दगी। उसले खुट्टाले बेगनास्थलको पानीलाई उछाली र फेरि दुवै हातले पानी अञ्जुलीमा राखेर भने, म पनि त्यही चाहन्छु। मेरो जिन्दगीमा तिमी आऊ र हामी एउटै भएर बस्ने। अब मेरो मालिक फेरि काठमाडौँ फर्कदैछ। काठमाडौँको झम्सिकेल भन्ने ठाउँमा बस्छौँ हामी, तर चिन्ता नगर्नु, म तिमीलाई सम्झिरहनेछु र तिमीलाई कहिले पनि भुल्ने छैन। त्यो दिन कसम खाएँ। बेगनास्थलको छेउबाट फर्केर आउँदा मन गरुङ्गो भयो मेरो पनि उसको पनि। छुटिन चाहँदैन थियौँ हामी। चुपचाप चुपचाप बेगनास्थलको छेउ छेउ हिँडिरह्यौँ हामी। ढुङ्गामा तैरिनेहरू पारी पुगिसकेका थिए, कोही ढुङ्गा चढ्दै थिए। वारीतिरका ससाना पसलहरूमा मान्छेहरू कमै थिए। दिउँसोको समय उराट लाग्दो हावा चल्दै थियो। मैले सोचे, जिन्दगीमा र पीरतीमा आफ्ना प्रियसीहरूसँग किन यस्तो विघ्न छुट्टिन मन लाग्दैन, किन यस्तो हुन्छ मायामा। उसले मेरो हात समाएर पनि मलाई यहीँ बसिरहन मन लागेको छ सैले, तर बाध्यतामा बाँधिएका छौ हामी। तिमी पसलमा जानुपर्छ, म काममा, तर मलाई राम्रो तलब दिन्छ, मेरो लागि सुविधा छ। मलाई खुसी लाग्यो उसको कुरा सुनेर। आफ्नो विचार मिल्ने र आफ्नो पेसा मिल्ने साथी पाएकोमा म अत्यन्तै हर्षित थिएँ। र त्यसपछि हामी त्यहाँबाट फर्कियौँ र त्यो दिनदेखि लगातार मैले उसलाई देख्न चाले, कल्पनामा, भावनामा। र कहिलेकाहीँ ऊ सामान किन्न आउँदा पैसा बढी भयो भने छोडेर जान्थे। मैले किन यस्तो गरेको भन्थे। उसले मलाई सम्झाउँथे, म तिमीलाई पछि भन्छु भन्थे, माया गर्थे। यसरी गहिरो माया देखाउँदै जान थालेपछि म उसको मायामा फस्दै गए। सहारा कोही थिएन जिन्दगीको। दिदीहरू त्यतै जिल्लामा विवाह भएको थियो, सबैको स्थिति त्यत्तिकै थियो, बलियो कसैको थिएन। उदास थिए मेरो जिन्दगी र उदासबाट हरियालीमा परिणत भइरहेका मेरा जीवनका थुप्रै उमङ्गहरू मेरो वरिपरि थिए। दियर कल्याण, यसरी समय बित्दै गए। नभन्दै एक दिन ऊ काठमाडौँ फर्कने दिन आयो। फर्कने भन्दा अघिल्लो दिन हामी फेरि गयौं कतै टाढा घुम्न, र त्यो दिन उसले मलाई भने, म तिमीलाई कहिले पनि बिर्सन सक्दैन, मलाई राम्रोसँग याद छ, सराङकोट माथिको डाँडामा थियौं हामी। तलबाट चिसो हावा माथिसम्म पुग्थ्यो। कतै टाढा देखिने फेवा तालको छेउ छाउँबाट धेरै टाढा रहेका थियौं हामी। पोखरामा ल्यान्डिङ गर्ने प्लेनहरू आइरहँदा चरा उडे जस्तै लाग्थ्यो हामीलाई। त्यो दिन उसले मलाई सम्झाउँदै भने, म जहाँ रहे पनि, जस्तो रहे पनि, म तिमीलाई कहिल्यै पनि बिर्सने छैन। म तिमीलाई माया गर्न चाहन्छु र तिम्रो साथ म सारा जीवन गुजार्न चाहन्छु। उसले मेरो आँखामा हेरे, मेरो आँखामा आँसु थियो डियर कल्याण, मायामा पग्लिएका आँसुहरू। कति विकराल हुन्छन्, कति दुःख लाग्दा हुन्छन्। मेरो निरीह अनुहार देखेर उसले मलाई सम्झाए, मेरो काखमा पल्टे, र त्यसपछि ऊ फेरि रुन थाले। मैले उसलाई सम्झाए, उसका आँखाका आँसु पुछिदिए र भने, मलाई खै कुनै किन के हुन्छ, अब तिमी गएपछि मेरो छाती दुखेर आउनेछ, मलाई रातमा निन्द्राले सताउनेछ र मेरो निन्द्रा हराउनेछ, हर पल हर क्षण तिमी याद बनेर आउनेछ। मैले जिन्दगीमा मेरो सफा हृदयमा तिम्रो तस्विर छापिएको छ, म निकाल्न सक्ने छैन। हामी त्यहाँबाट उठ्यौं, सराङकोट माथि डाँडाबाट ढल्किँदै ढल्किँदै आइरहेको बसभित्र पस्यौं। घुइँचोमा बोल्न सक्दैन थियौं हामी, तर भेलले गर्दा एउटै अगालोमा बाँधिएका हामी। साँच्चै अगालो बद्द थियो तल पोखरासम्म, र त्यहाँबाट सिटमा हामी बस्यौं। छुट्टिने बेला यति नरमाइलो लाग्यो डियर कल्याण, खै कसरी भनौँ, कहाँ गएर व्यक्त गरौँ, मलाई थाहै भएन। साह्रै गरुङ्गो लाग्यो मन र बोझिलो मन लिएर आएको अर्को दिन ओ काठमाडौँ हिँडी मलाई छोडेर, बस काठमाडौँ। छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, खै के भयो छातीको देब्रे पागोमा, खै के भयो छातीको देब्रे पागोमा, यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा। छिन छिन मै हाँस्न मन लाग्छ, कहिले उकालै उकालो भिरको बाटो अप्ठ्यारो, एकै सासमा चढो झै लाग्छ। कहिले उकालै उकालो भिरको बाटो अप्ठ्यारो, एकै सासमा चढो झै लाग्छ। कहिले ओह्रालीको बाटो समतल अनि सजिलो झर्नै नि गरो पो हुन्छ छिन छिन मै हस्न मन लाग्छ छिन छिन मै रुन मन लाग्छ खैकि भयो छातीको देब्रे पाटोमा खैकि भयो छातीको देब्रे पाटोमा यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा छिन छिन मै हाँस्न मन लाग्छ कहिले उनी सँग सँगै हिँड्न पाउँदा आफ्नो त संसारै उज्यालो लाग्छ कहिले उनी सँग सँगै हिँड्न पाउँदा आफ्नो त संसारै उज्यालो लाग्छ कहिले एकै छेको समय छेउमा उनी नहुँदा जिन्दगी अध्यारो लाग्छ छिन छिन मै हाँस्न मन लाग्छ छिन छिन मै रुन मन लाग्छ खै के भयो छातीको देब्रे पाटोमा भयो छातीको देब्रे पाटोमा यस्तै नै हुँदो रहेछ पिरतीको बाटोमा छिन छिन मै हाँस्न मन लाग्छ छिन छिन मै रुन मन लाग्छ डियर कल्याण ढुङ्गाको जस्तो मन भइदिएको भए जता ठोकिए पनि केही हुँदैन थियो होला यो मन ढुङ्गाको जस्तो मन भए पहाडबाट खसे पनि केही हुँदैन थियो यो मन तर मन त सिसा जस्तो बनाइदियो भगवानले ईश्वरले प्रकृतिले सानो चोटले पनि चकनाचुर हुन्छ मन यो मनलाई सम्हाल्न गाह्रो हुँदो रहेछ हर रात हर दिन सम्हाल्न नसकिने मनका कुराहरू कसरी गरौँ डियर कल्याण जब म उदास उदास हुन्छु जब म एक्लो एक्लो हुन्छु जब म कतै थाकेको जस्तो हुन्छु त्यति बेला याद गर्छु डियर कल्याण म तपाईँलाई कसले कसलाई पो यो दुनियाँमा के गर्न सक्छ र तर अलिकति भए पनि भावनाहरू साटिदिने मनका कुरा बुझिदिने तपाईँ हुनुहुन्छ कि जस्तो लाग्छ कहिलेकाहीँ त फुर्काएर पनि लेखिन्छ होला कतिपय कुरा तर कतिपय कुरा हृदयले लेखिन्छ आज म हृदयले लेख्दैछु डियर कल्याण तपाईँलाई मेरो कथा किन उदास उदास हुन्छु म किन एक्लो एक्लो हुन्छु म मेरा विरहमा बित्ने दिनहरू र जो विरहमा बिते किन अप्ठ्यारोमा पर्छ जिन्दगी जस्तो लाग्छ यसरी ऊ काठमाडौँ आई शकुन्तला ऊ काठमाडौँको झम्सी खेल भन्ने ठाउँमा बस्थी मलाई थाहा थिएन त्यति बेला काठमाडौँ त थाहा थियो, कहिले कहीँ आउँथे, तर काठमाडौँ उपत्यकाभित्रको जम्सी खेल भन्ने ठाउँ थाहा थिएन तेर्कल्या। त्यहाँबाट फोन गर्थे मलाई, यो सबै कुरा मेरो घरबेटी साउनीले थाहा पाउनु भए म माया गर्छु भन्ने कुरा। एक दिन घरबेटीकी छोरीले मलाई सोध्नु भयो, तिमीले माया गर्छु उसलाई भनेर। मैले गर्छु भने उहाँलाई त्यो कुरा मन परेन, किन मन परेन थाहा भएन। एक दिन उहाँले भन्नुभयो, तिमीले योभन्दा पहिले मलाई सोध्नु पर्ने। त्यसपछि मैले सम्झे, कहिले चलचित्र हेर्न जाउँ भनेको सम्झे, कहिले बाटोमा हिँड्दा जिस्काएको सम्झे, तर मैले केही कुरा आफूलाई सम्हाल्न सकेन, किन त्यस्तो भनिएको होला जस्तो लाग्यो। तर म असाध्य माया गर्थे शकुन्तलालाई, छुटिन सक्दैन थिए ऊ बिना। कसरी काठमाडौँ जानेर उसलाई भेट्ने चाहना हुन्थ्यो टेर्कल्या। गरीबको पनि मन हो, धनीको पनि मन हो, मनभित्र गरीब र धनी लेखिएको हुँदैन। त्यही पोखरामा कति प्रेमीहरू होला जो आफ्नो प्रेमिकालाई भेट्न हवाई जहाज चढेर जान्छन् होला। त्यही पोखरामा कति प्रेमी प्रेमिकाहरू होला जो आफ्नो मायालुलाई भेट्न आफ्नो निजी कारमा दौडिन्छन् होला। त्यही पोखरामा कतिपय प्रेमी प्रेमिका होलान् जो आफ्नो मायालुलाई भेट्न सार्वजनिक बस चढेर हिँड्छन् होला। मन त सबैको मनै हो टेर्कल्या, गरिब होस् या धनी, सबैको भावना हुन्छ, मुटु त एउटै हुन्छ, एउटै प्रकारको, एउटै डिएनए र एउटै मांसपेशीबाट बनेको। मैले पनि सम्झन्थे उसलाई, लाग्थ्यो धनी भएको भए प्लेन चढेर जान्थे अथवा आफ्नो निजी गाडीमा चढेर जान्थे, म त गरिब। कहिले काहीँ भन्थे, हेर मसँग पैसा हुँदैन, बल्दा बल्दै फोनमा रुन्थे, सम्झाउँथे शकुन्तलाल, चिन्ता नगर भन्थे। र त्यति बेला उसले भन्थे, म जसको घरमा काम गर्छु ऊ अब बेलायत फर्कदैछ र उसको अर्को एकजना साथीको घरमा म जान्छु, यहाँबाट नजिकै हो सानेपा भन्ने ठाउँमा, जम्ची खेलबाट सानेपा डेढा सरेको मलाई थाहा भयो। र त्यतिकैमा मैले जुन प्रकारले उसलाई चाहन्थे त्यो मेरो घरबेटीको परिवारलाई मन परेन। र एक दिन मेरो घरबेटीले मलाई, मेरो साहुले मलाई गाली गर्नुभयो नराम्रोसँग। मैले शकुन्तलालाई भने र त्यो दिन शकुन्तलाले भने, 15 दिन मात्र कुरा, म तिम्रो लागि केही गर्न सक्छु कि। 15 दिनसम्म कुरे ठेर्गल्या, सहेर बसे, रोएर बसे, अरू के गर्न सकिन्छ। अर्काको घरमा काम गरेर गुजारा गरेको म, मैले ढाँटेर हिँड्न सक्दैनथे। कलेजमा पनि मैले सान दिँदै हिँड्न सक्थे म आफ्नै घरमा छु भनेर, भित्री कुरा खोल्नु पर्ने जरुरी नै थिएन। तर जसलाई आफ्नो ठानिन्छ, जसलाई माया गरिन्छ, उसलाई झुट बोल्नु पाप हो, त्यसैले मैले सबै कुरा भने। र 15 दिनपछि शकुन्तलाले फोन गरेर भने, तिमी काठमाडौँ आऊ, यही पढ्नुपर्छ। मैले भने, कसरी म त्यहाँ आउन सक्छु, तिमी आऊ, मसँग अलिकति पैसा छ, गुजारा गरौला, तिमी चिन्ता नगर, तिमी पर्सीको गाडी चढेर आऊ तेर्कल्या। नभन्दै म घरबेटीलाई अर्थात् मेरो मालिकलाई मैले भने, म काठमाडौँ जान्छु। उनीहरू हाँसे, कहाँ जान्छु, के गर्छु। मैले भने, म जान्छु, जाने दिन सबैभन्दा दुःख मेरो मालिकको छोरी र छोराले मानेका थिए। जे जस्तो भए पनि त्यत्रो वर्ष बढेको म गरिबको छोरा भए पनि काम गरेर खुसी बनाएर राखेको थिएँ, तर आज छोडेर हिँड्नु पर्यो। गरिबको त केही पनि हुँदो रहेनछ, यस्तै रहेछ जिन्दगी, सानो भारी बनाए। र त्यहाँबाट बस स्टपसम्म घरबेटीको छोराले ल्याएर छोडिदियो र बसमा चढेर काठमाडौँ आए। शकुन्तलाको लागि आए टेर्कल्यान, जसलाई आफ्नो ठानिन्छ ऊ कति प्रिय हुन्छ र ऊ कति आफ्नो हुन्छ, ऊ कति हृदयमा बस्छ, त्यो आफ्नो ठान्नेलाई थाहा हुन्छ। मेरो माया एकरो हो कि दोहोरो हो थाहा भएन, तर टेर्कले म पोखराबाट काठमाडौँतिर हिँडेँ। बाटोभरि बुबाको याद आयो। बुबाले के भन्नु होला, आफ्नै साउजीको राम्रा कुराहरूको याद आयो, उसले लगाएका गुणहरूको याद आयो, दसैँमा सामानहरू र लुगा किनिदिएको याद आयो। आँखा भरि आँसु झार्दै पार्दै म काठमाडौँ आएँ टेर्कले आम। काठमाडौँ आएपछिको कथा म आज सुनाउँछु तपाईँलाई, दिल खोलेर सुनाउँछु, बस दिल खोलेर। यौवनमा त तिम्रो आँखा लाउने धेरै हुन्छन्, यौवनमा त तिम्रो आँखा लाउने धेरै हुन्छन्, ढल्किसकेपछि जवन हात थामिदिने कुनै हुन्छ, ढल्किसकेपछि जवन हात थामिदिने कुनै हुन्छ, यौवनमा त तिम्रो जान्दा जिन्दगी भिडमा पनि एक्लो भइदिन्छ, सम्हाल्न नजान्दा जिन्दगी भिडमा पनि एक्लो भइदिन्छ, आफ्नै छाया पनि कतै आफैलाई छाडी गइदिन्छ। मेरो कथा मात्र इमेज एफएम 97.9 मा। पुनः स्वागत छ तपाईँलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा तपाईँ प्रत्येक बिहिबार 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ म तपाईँकै डियर कल्याणको साथमा, र प्रत्येक शनिबार राति 11 बजेदेखि 12 बजेसम्म यसको पुनः प्रसारण तपाईँ सुन्न सक्नुहुन्छ। र यो कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो, त्यसैले यसमा आफ्ना कथाहरू आफ्नो जीवनको घटना पठाउँदा कृपया काल्पनिक कुराहरू नपठाउनुहोला, किनकि म प्रसारण गर्न असमर्थ हुन्छु। तर तपाईँले पठाएका सत्य घटनाहरू छन् भने अवश्य प्रसारण हुन्छन्, त्यो पनि म तपाईँलाई विश्वास दिलाउन चाहन्छु। र तपाईँले यदि काल्पनिक कथाहरू पठाउनुहुन्छ भने यो कार्यक्रमसँग मिल्दोजुल्दो कार्यक्रमहरू अरू एफएमहरूबाट आइरहेका हुन्छन्, तपाईँ त्यसमा पठाउन सक्नुहुन्छ। कृपया यसलाई नराम्रो अथवा नेगेटिभ रूपमा नलिनुहोला, किनकि कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो। र तपाईँले कार्यक्रममा आफ्ना जीवनका घटनाहरू पठाउनका लागि सबैभन्दा सजिलो उपाय हो, तपाईँ फेसबुकमा जानुहोस्। यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर सर्च बक्समा केएलवाईएन कल्याण जीएयुटीएन टाइप गर्नुहोस्, त्यहाँ मेरो फोटो आउँछ, र त्यो त्यहाँबाट गएर तपाईँ अफलाइनमा मेसेज पठाउन सक्नुहुन्छ या तपाईँ मलाई रिक्वेस्ट गर्न सक्नुहुन्छ, र त्यहाँबाट तपाईँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ सत्य घटनाको लागि। र यदि तपाईँलाई त्यसपछि तपाईँसँग सत्य घटनाहरू छन्, तपाईँले मलाई दिन चाहनुहुन्छ अथवा तपाईँ आफ्नो कथा मसँग बाँड्न चाहनुहुन्छ भने तपाईँले अफलाइनमा मेसेज छोड्न सक्नुहुन्छ। यदि तपाईँलाई त्योभन्दा पनि सजिलो अर्को उपाय पनि दिन्छु म, तपाईँ इमेलमा गएर DERDRKLYNDRKALYAN.MEROKATHA MEROKTHA@gmail.com मार्फत पनि तपाई मलाई आफ्ना जीवनका वास्तविक घटनाहरू पठाउन सक्नुहुन्छ, म तपाईँलाई तुरन्त जवाब फर्काउँछु। र त्यसै गरी तपाईँ एफएमको ठेगानामा पनि पठाउन सक्नुहुन्छ, सुरक्षित रूपमा मैले पाउन सक्छु। यो तीनवटा उपाय तपाईँले अप्नाउनु पर्ने हुन्छ र तपाईँ आफ्नो जीवनका वास्तविक घटना पठाइसकेपछि म तपाईँलाई फोन गर्छु, तपाईँ संसारको जुन कुनै कुनामा भए पनि। र नेपाल बाहिरबाट मलाई पठाइरहनु भएका तपाईँका कथाहरू पढेर म आफै स्तब्ध हुन्छु कहिलेकाहीँ। अमेरिकाबाट, अस्ट्रेलियाबाट, फिनल्यान्डबाट, नर्वेबाट, त्यसै गरी इजरायलबाट, हङकङबाट मलाई कथाहरू पठाइरहनु भएको छ तपाईँको वास्तविक घटना। र त्यहाँ बसेर पनि तपाईँ मलाई सुनिरहनु भएको र मेरो विशेष गरी मेरो आवाजलाई मन पराउनु भएकोमा म आभार प्रकट गर्छु। यदि तपाईँहरूको नाम लिए भने सायद मलाई 2 घन्टा लाग्छ होला। तपाईँहरूको म नाम लिन असमर्थ छु किनकि कार्यक्रमको अवधि एकदमै छोटो हुन्छ र तपाईँले जुन म प्रति देखाउनु भएको सदा सहायता सद्भाव छ म त्यो प्रति आभारी छु र तपाईँलाई विश्वास दिलाउन चाहन्छु म संसारको जुन कुनै कुनामा रहे पनि यो कार्यक्रम म तपाईँलाई आफूले सकुन्जेलसम्म तपाईँहरूको लागि तपाईँहरूमा डेडिकेट गर्नेछु। सधैँभरि म तपाईँलाई तपाईँहरूको लागि म गर्नेछु। त्यसैले तपाईँहरूले कुनै पनि मन नदुखाउनु होला कि म कहाँ छु, म कहाँ बसिरहेको हुन्छु, तर कार्यक्रम तपाईँको अगाडि आइरहेको हुन्छ। स्टेशनहरूबाट तपाईँ यो सुन्न सक्नुहुन्छ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। र त्यसै क्रममा आज मैले शैलेशजीले पठाउनु भएको उहाँको जीवन घटना मैले सुनाइरहेको छु। अत्यन्तै मिठो र अत्यन्तै मार्मिक लाग्यो मलाई शैलेशजीको र उहाँसँग म धेरै पटकको भेटघाटपछि मैले यो कार्यक्रम तपाईँहरू समक्ष प्रसारण गरिरहेको छु। जीवनमा उकाली हुन्छन्, ओह्राली हुन्छन्, तर हामीमा धैर्यता चाहिन्छ। कसैलाई पनि नराम्रो गर्नुहुँदैन, हामीमा धैर्यता चाहिन्छ। एक दिन न एक दिन हाम्रा खुसीका दिनहरू आउँछन्, रमाइला दिनहरू आउँछन्। त्यसैले हामी जहिले पनि आफ्नो दुःखलाई अथवा आफूले केही पाउनको लागि कसैलाई ढाँटेर, कसैलाई छलेर, कसैलाई धोकामा पारेर, कसैको मन दुखाएर त्यो लामो समयसम्म त्यसले हामीलाई सुखी राख्न सक्दैन, यो विश्वास गर्नुहोस्। त्यसैले जीवनमा त्यस्तो कुरा गर्नु छ भने तपाईँ क्षणिक स्वार्थलाई बिर्सिनुहोस् र धेरै लामो छ जिन्दगी, लामो जिन्दगीसम्म सोच्नुहोस्। कसैलाई छिनभरमै रुलाएर, कसैलाई धोका दिएर, कसैबाट फाइदा लिएर तपाईँ कतै जानुहुन्छ भने त्यसको परिणाम तपाईँले भोग्नै पर्छ, यो जिन्दगीको रीत हो। र आजको कार्यक्रममा शैलेशजीको कथा मैले तपाईँलाई सुनाइरहेको छु। यदि लोड सेडिङको कारण अथवा यदि अन्य कुनै कारणले तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ र मलाई प्रतीक्षा गर्नुभएको छ भने चिन्ता नगर्नुहोस्, मैले शैलेशजीको जुन कथा मैले तपाईँलाई सुनाएँ त्यो अघिल्लो अंश म फेरि एकपटक रिक्याप गर्न चाहन्छु र त्यसपछि बाँकी उहाँको कथा सुनाउनेछु। शैलेशजीको जन्म विक्रम सम्बत 2034 सालमा पर्वत जिल्लाको एउटा गाउँमा भएको गरिब परिवारमा। 5 जना दिदीहरू थिए। उहाँका बुबा किसान, साधारण जिन्दगी। बुबाले 10 कक्षासम्म गाउँमै पढाउनु भयो जसो तसो र गाउँमा चेलीबेटीहरूको गाउँमै विवाह गर्ने परम्परा अनुसार उहाँहरूको दिदीको त्यही विवाह भयो र शैलेशजीलाई लिएर उहाँको बुबा एसएलसी पछि पोखरा आउनुभयो र त्यहाँ एउटा पसलमा काम लगाइदिनु भयो जुन पसलको मालिकलाई उहाँको बुबाले चिन्नुहुन्थ्यो। त्यति बेला उहाँको पसलमा बसेर उहाँले पृथ्वीनारायण कलेजमा पढ्नुभयो र त्यहाँ पसलमा बसिरहँदा शकुन्तला ग्राहक बनेर त्यहाँ आउनुहुन्थ्यो र त्यहाँ दुवैजनाको देखादेख र सामान किन्ने क्रममा हल्का परिचय हुन्थ्यो र शकुन्तला काठमाडौँको नेपालको आइएनजिओ डीएफआईडीको प्रोजेक्टको एकजना ब्रिटिस नागरिकको घरमा काम गर्नुहुन्थ्यो जो त्यति बेला पोखरामा बसेर विभिन्न ठाउँमा गएर कामहरू हेर्नुहुन्थ्यो र त्यो कुरा उहाँले पछि थाहा पाउनुभयो र शकुन्तलाले शैलेशजीलाई मालिकको छोरा सम्झिनु भएको रहेछ। तर वास्तवमा पछि दुवैको कुरा खुल्दै गएपछि दुवैले एकअर्कोलाई मन पराउनु भयो र पछि शकुन्तला काठमाडौँ आउनुभयो किनकि उहाँ जहाँ काम गर्नुहुन्थ्यो त्यो मानिस जुन बेलायत नागरिक काठमाडौँ फर्केपछि उहाँ काठमाडौँको झम्सी खेलमा बस्नुभयो र त्यसपछि उहाँले शैलेशजीको जुन मालिकको घरमा उहाँको त्यति राम्रो सम्बन्ध नभएपछि शकुन्तलाले शैलेशलाई काठमाडौँ बोलाउनु भयो, यहीँ आऊ, यहीँ पढाउँ, दुःख सुख बाँटौँ भनेर काठमाडौँ बोलाउनु भयो र काठमाडौँ त शकुन्तलाले बोलाउनु भयो तर काठमाडौँको यो विशाल भवसागरमा मान्छेहरूको लोभ लालच र ईर्ष्याको यो सहरमा उहाँका प्रेमका प्रसङ्गहरू, जिन्दगीका दुःख सुखहरू कसरी गुज्रन्छन्, सुनौ यो हामी सबैलाई मन छुने यो मार्मिक कथाको बाँकी अंश यो गीतपछि। कहीं कसई मा डूबे भने मत खोजी रहु हरे चेहरा मा मेरी सपना के प्रेयसी मायालु मलाई माफ गरी दे मेरा लो जय कहीं कसई मा डूबे छ भने मत पूजी रहेछु हरि चेहरामा मेरी सपना की प्रेयसी मायालु मनिदाएको बेला अनि बस्थे मेरो छातीमा उसर्थे सधै मेरा पीरहरूसित उसका मिठा मिठा भावना उसर्थे सधै मेरा पीरहरूसित उसका मीठा मीठा भावना मलाई माफ गरिदे मेरो प्रेमको कुरा कहीं कसैलाई बिझे छ भने म त खोजी रहेछु हरि चेहरामा मेरी सपना के मायाली भनिन्छ देखेको हुँदैन लेखेको हुन्छ जिन्दगीमा, तर जिन्दगी देखिएर न सबै कुरा हुन्छ। जब आँखाले देख्दैन तब के हुन सक्छ र? मैले शकुन्तलालाई देखे, आँखामा राखेर देखे, हृदयमा राखेर हेरे। हर साँझ, हर दिन, हर पल मैले उसलाई देखे। ऊ नै मेरो सहारा जस्तो हुँदै गयो। माया गर्थ्यो असाध्य मलाई। मलाई लाग्थ्यो यस्तो माया कोही कसैलाई गर्दैन। हामी यो संसारका रोमियो र जुलियट बन्न चाहन्छौ, मुना र मदन बन्न चाहन्छौ। भावनाले कति गहिरोसँग मनलाई सोहरेर लैजान्छ टेर्कल्या। आज सुनाउँछु म तपाईँलाई मेरो कथा। म काठमाडौँ आए, त्यो दिन बिहानै आइपुगेकी थिए मलाई लिन कलङ्की। सँगै ट्याक्सीमा गयौँ। उसले पाटनमा एकजना चिनेको उसको दाई पर्ने, उहाँको नाम मंगल थियो। मंगल दाईको कोठामा लगेर राखी पाटनको नटोल भन्ने ठाउँमा। म त्यही मंगल दाईकोमा बसे। त्यो दिन बेलुका आउँछु भनिसक उसले, तर बेलुका आएन। नरमाइलो लाग्यो। मंगल दाईले फोनबाट उसलाई गाली गर्नुभयो, तिमीले के गरेको यस्तो। उसले फोनमा सरी भने अर्को दिन आउने बाचा गरी। अर्को दिन दिउँसो ऊ आइपुगे, बिदाको दिन थियो। र त्यो दिन सामान राखेर हामी त्यहाँबाट घुम्न निस्क्यौं। उसले मलाई पाटनको मंगल बजार हुँदै कृष्ण मन्दिरसम्म लगी। पहिलो पटक देखे मैले कृष्ण मन्दिर। काठमाडौँ आए पनि कृष्ण मन्दिर गएको थिएन म। र त्यहाँ धेरै बेर कुरा गर्यौँ हामी। छेउको रेस्टुरेन्टमा बसेर कफी खायौँ, चिया खायौँ, खाजा खायौँ। मसँग कति पैसा हुन्थ्यो र तैपनि जसो तसो झिकेर दिए। र त्यति बेला उसले खल्तीबाट झिकेर 14,000 मेरो हातमा राखिदिए। मैले भने के गरेको शकुन्तला यस्तो। उसले मलाई नरमाइलो माने। सामान किन्नुपर्छ, तिमी अब आफ्नो ठाउँमा बस्नुपर्छ, मंगल दाई त 2-4 दिनको लागि हो। म फेरि मेरो मालिकसँग केही समयको लागि बाहिर जाँदैछु, काठमाडौँ बाहिर। परिवार जाँदा मलाई लिएर जान्छन्। म एक हप्तापछि आउँछु, मंगल दाईलाई सबै कुरा भनेकी छु। उसले त्यही भने, पैसा फर्काउन खोजे पनि रिसाए मसँग शकुन्तला। र छुट्टिने बेला उसले मायाका कुरा गरे, म तिमीलाई धेरै माया गर्छु भने। मंगल बजारबाट नटोलसम्म हिँड्दै आयौँ हामी। बाटाका दायाँ बायाँ पसलहरूले हामीलाई हेरिरहे जस्तो लाग्थ्यो। मैले बुझ्न सकेको थिएन शकुन्तलालाई किन यस्तो गर्छ भनेर। उसको माया कस्तो हो मैले बुझ्नै सकिनँ, किन मलाई पैसा दिए। म गए, मंगल दाईले अर्को दिन डेढा खोजिदिनु भयो। पाटन ढोका नजिकै थियो मेरो कोठा, त्यही हेरे। त्यो दिन बेलुका एउटा ग्यास र चुलो किनेर ल्याए। अलिकति पैसा मसँग थियो टेर्का ल्याए। जसो तसो ओढ्ने बिछ्याउने भयो। र त्यसपछि मोबाइलमा चार्ज गरेर उसलाई फोन गरे। मोबाइल उठ्दैन थियो उसको। र यसरी बिस्तारै बिस्तारै म काठमाडौँमा अभ्यस्त हुन थाले। शकुन्तला आउँथे, कहिलेकाहीँ दिनभरि आएर खाना बनाएर जान्थे। उसले फेरि मायाका रूपहरू देखाउँदै गए। उसले भने, पोखरा जस्तो हुँदैन क्या यहाँ, यहाँ अलिक फरक हुन्छ, काम गर्नुपर्छ, त्यो पनि विदेशीसँग। त्यो बिचमा मैले बुबालाई फोन गर्थे। मैले पाटन क्याम्पसमा बिए पास गरिसकेकोले एमए लेभलको पढाइको लागि जोइन भए। सहयोग मेरो शकुन्तलाले गर्थे। एक दिन उसले मलाई जागिर खोजिदिने कुरा गरे। र उसले आफ्नो मालिकलाई भनेर एउटा सानो तिनो जागिरको लागि अनुरोध गरे। एउटा सानो एनजिओमा मैले जागिर पाए। एनजिओ चण्डोलमा थियो, काठमाडौँको। पाटन ढोकाबाट चण्डोल पुग्नुपर्ने, फेरि आफ्नो क्लास लिनुपर्ने। म अभ्यस्त हुँदै गए, तर माया असाध्य गर्थे मैले शकुन्तलालाई, असाध्य चाहन्थे। घरमा बुबालाई फोन गर्थे, जागिर भएपछि पैसा पठाइदिन्थे डियरकल्याण। कहिलेकाहीँ आफ्नो मालिकलाई पनि फोन गर्थे, जसले मलाई यहाँसम्म पुर्याए। यसरी समय गुज्रदै गए। विक्रम सम्बत 2060 सालमा शकुन्तलाले जसकोमा काम गर्थे उसकोबाट छोडेर अर्कै विदेशीको घरमा बस्न थाले। उसैको साथी ऊ पनि बेलायतकै थियो, तर उसको प्रोजेक्ट सकिएपछि ऊ फर्केपछि शकुन्तलाले त्यही काम गर्न थाले। दिनहरू गुज्रदै गए, समय गुज्रदै गए। उसले भन्थे एमए लेभलको पढाइ सकिएपछि हामीले विवाह गर्नुपर्छ, मेरो सानो हुन्छ। मैले नपढे पनि मेरो श्रीमानले एमए लेभलको पढाइ पढ्नुभयो भनेर मलाई सानो हुन्छ यस्तै भन्थे। बीचमा केही समय मेरो पढाइ अलिकति अस्तव्यस्त भए पनि म पढ्न चाहन्थे। घरमा बुबालाई फोन गर्थे, अप्ठ्यारो सप्ठ्यारोमा पैसा पठाइदिन्थे। भाग्यमानी जस्तो लाग्थ्यो डियर कल्याण म आफूलाई। विदाका दिनहरूमा शकुन्तला मलाई खोज्दै आउँथे पाटन ढोकाको छेडी मन्दिरको कोठामा। त्यही हामीले मायाका कुरा गर्थ्यौं, भावनाका कुरा गर्थ्यौं र जिन्दगीका कुरा गर्थ्यौं। र त्यति बेला म देख्थे मेरो जिन्दगीको सुखी र खुसी शकुन्तलाभित्र छ। समय गुज्रदै गए, मैले एमए सकेपछि विवाह गर्ने कुरा हुँदा नहुँदै शकुन्तलालाई केही समयको लागि ऊ जसको घरमा काम गर्थे उसले लन्डन लैजाने भए खुसी भएर ऊ मेरोमा आइदियो। त्यो दिन राति मेरोमा बसी मैले भने तिमी त राम्रो ठाउँमा बस्यौ, यो नराम्रो ठाउँ छ। ऊ रिसाउँथी मतिर कर्के नजरले हेरेर भन्थे तिमी आफूलाई धेरै ठुलो ठान्छौ कि क्या हो भन्थे। खाना बनाई, कोठा सफा गरे, सबै कुरा मिलाए, मलाई खाना दिए, मिठो खाना बनाउँथे। त्यो दिन राति 1 बजेसम्म हामीले जिन्दगीका कुरा गर्यौं र त्यति बेला मैले उसले भने म लन्डन बस्ने कोसिस गर्छु र तिमीलाई लन्डन बोलाउँछु। हुँदैन, कसरी नआई भन्नु डियर कल्याण, गरिब केटामा आफ्नो घर सम्झे। ती गाउँका घरहरूमा एक छाक खाना नपाएर बेलुकी आमाले मकै भुटेर दिएका दिनहरू सम्झे। आमाको याद असाध्य आयो र त्यहाँबाट पोखरा आएर 2 छाक खाएका दिनहरू सम्झे। तर आज लन्डन जाने सपना देख्दैछु, आँखामा आँसु आयो तर शकुन्तलालाई देखाएन। बाथरुम गएर रोए, खुसीका आँसु थिए ती। फर्केर आए उसको हात समाए, तिमीले मलाई यति धेरै माया किन दिन्छौ शकुन्तला। म गहिरिँदै गए, उसले भने म तिमीलाई माया दिन चाहन्छु, मेरो पनि त कोचर सानोको कथा भन्थ्यो, दुःख पाएर हुर्केकी भन्थे आमाले, सौतेनी आमा, घरमा बाबुले हुलेपछि दुःख पाएर आएकी, भाग्यले राम्रो ठाउँमा परेर, नत्र म यतिखेर सडकमा भिख मागेर हिँड्थे होला यस्तै भन्थे। समय गुज्रदै गए, हाम्रो माया चोखो थियो। काठमाडौँ शहरमा पनि त्यही सोच्थे, उही मान्छे महँगा गाडी चढेर प्रेम दर्शाउँदै हिँड्छन्, कोही ट्याक्सी चढेर हिँड्छन्, तर हामी सार्वजनिक बसमा हिँड्छौँ। आखिर मन त मन हो, गरिबको पनि मन हो, धनीको पनि मन हो। गरिबको पनि त्यही आँसु, धनीको पनि त्यही आँसु। गरिबहरू धनीहरू 5 तारे होटलमा गएर अगालोमा बाँधिएर माया र जिन्दगीका कसम खान्छ, तर हामी प्रकृतिको एकान्तमा कतै टाढा पुगेर मायाका कसमहरू खान्छौँ र सार्वजनिक बसबाट फर्कन्छौँ। यही हो जिन्दगीको फरक, तर माया त माया हो। त्यसैले डियर कल्याण, यो गरिबको कथा भनेर नच्याति दिनुहोला, जति दिए तपाईँलाई पाप लाग्नेछ, कसम डाँटेको होइन, मेरो हृदयको वास्तविक घटना हो यो। र यसरी ऊ विक्रम सम्बत 2061 सालमा लन्डन उडी, जुन सपना अनुसार हामी उडेका थियौँ। लन्डनको हेम्सायर भन्ने ठाउँमा बस्थ्यौ, मलाई थाहा थियो, त्यहाँबाट बारम्बार फोन गर्थे। 62 सालको चैत्रका दिनहरूमा, उराट लाग्दा दिनहरूमा ऊ भन्थे म आउँछु, तर 63 सालमा ऊ आए र उसले पनि म फेरि लन्डन फर्किनुपर्छ र 65 सालमा हामीले विवाह गर्नुपर्छ। 65 सालसम्म तिमी लन्डन आइसक्छौ, विश्वास गर, म कोसिस गर्दैछु। उसले उपहारहरूले म पाटन ढोकाको त्यही छिडीमा बस्थे, उसले काममा तदारुकता देखाउँथे र विदेशीहरूले असाध्यै मन पराउँथे उसको काम र उसको खानेकुरा। खुब चाख मानेर खान्थे। यसरी मायामा हामी एक अर्काको जोडी थियो। छुट्टिन चाहँदैनथ्यो। शकुन्तला पनि चाहँदैनथे। 65 विवाह गर्ने कुरा थियो र 63 दशैंमा म घर जान पाएन र 64 दशैंमा बाल लगाएर गए। आमा रोइन्, बाबा रोनु भयो। एक्लो छोरा, सहरले तँलाई तानेर लग्यो छोरा। हामी त मकै भुटेर खान्छौ तथा सहरमा महँगो चामल पकाएर खान्छ छोला, त्यसैले बिर्सिस् तैले हामीलाई। बाबाले त्यही भन्नुहुन्थ्यो, आँखाभरि आँसु ल्याउनुहुन्थ्यो। मैले त्यसो होइन भनेर सुलु शकुन्तलाको कुरा गरे। विवाह गर्ने मन थियो बुबाको। बुबाले मनै मार्नु भयो र 65 नबित्दै बुबाको स्वर्गारोहण भयो। बुबाको चाहना थियो बाबु बुहारी हेरेर मर्ने। मेरो बुबाको सपनामा तकारो लगाए मलाई। मैले बुबाले भन्नुहुन्थ्यो, हेर छोरा, कात्रोको खल्ती हुँदैन, मरेर लाने केही होइन, खुसीहरू दिन सक्नुपर्छ अरूलाई। तर मैले सकिनँ, म रुन्थेँ। बुढी आमालाई कहिले काठमाडौँ बोलाउँथे उपचारको लागि, फेरि गाउँ पठाउँथे। आमाको हालत नाजुक थियो। मैले एनजिओमा काम गरेको राम्रो हुँदै गइरहेको थियो। डिग्री लेभलको पढाइ सकिन सकिएर पनि मैले प्रतीक्षा गरिरहेको थिएँ र एक दिन मेरै एनजिओको विपिन लन्डन गएको थियो काम विशेषले। मैले उसलाई शकुन्तलालाई भेट्नु भने, उसले लन्डनबाट फोन गरेर भेट्न जान भ्याउँदैन भने, तर जसरी पनि जाऊ म तिमीलाई पैसा दिन्छु भने ऊ गयो। त्यति बेला शकुन्तलाले धेरै उपहारहरू पठाइदिए। तर फर्केर आएको दिन उसले मलाई भने, शैलेश, शकुन्तला फर्केर आउँदैन। मलाई अचम्म लाग्यो। ढेर्काले म सुनाउँछु आज तपाईँलाई मेरो कथा। कहाँबाट कहाँ पुग्छ मान्छेको मन, भावनाहरू, र मान्छे किन रित्तो र उदास हुन्छ, र फेरि मान्छेहरू कसरी खुसीमा परिवर्तन हुन्छन्। आज म तपाईँलाई सुनाउँछु मेरो दुःख सँगसँगै उम्रिएका खुसीका यी कथाहरू। आज सुनाउँछु तपाईँलाई, बस तपाईँलाई। आहै थिए न दिल आग बिना नै जल्दो रहेछ। आहै थिए न दिल आग बिना नै जल्दो रहेछ। आहै आहै थिए न मायाले पनि पुल दूर रहेछ। आहै थिए न दिल आग बिना नै जल्दो रहेछ। I'm डियर कल्याण, यसरी म काठमाडौँभित्र प्रतीक्षामा बसिरहेका दिनहरू बित्दै गए। कोही भन्थे ऊ आउँदिन, कोही भन्थे ऊ आउँछ। मलाई बार बार इमेल र फोन मार्फत भन्थे म आउँछु। जीवनका पछिल्ला हिस्साहरू अत्यन्तै दुःखदायी रहे मेरा डियर कल्याण। बुबाको सपनालाई तोडेर जसले हात समाएर मलाई पोखरा ल्याउनु भयो। गरीब हुनुहुन्थ्यो मेरो बुबा, तर गरीब कमजोरी हो एउटा भनौ भने के संसारका सबै गरीबहरू कमजोर हुन्छन्। आज प्रश्न गर्छु म, बुबाले ल्याएर छोडिदिनु भयो एउटा ठाउँमा, दुःख गरेर पढे। मेरो जीवनमा शकुन्तला आई, बहार भनेर आई। काठमाडौँ रहँदा बस्दा पैसा नहुँदा भाइ भरको पैसा ल्याएर दिन्थे त्यो केटीले। अचम्म लाग्थ्यो किन यति साह्रो माया गरेकी होले। दुःखमा साथ दिए, सुखमा साथ दिए। जब लन्दन गएपछि नाना किसिमका कुराहरू आउन थाले। हेम्सायरबाट ऊ फेरि अर्को ठाउँ सर्दैछ, अब ऊ आउँदैन भन्ने खबर आउँथे। म फोन गर्थे, ऊ भन्थे म आउँछु। तर सत्य कुरा सत्य हुँदो रहेछ डियर कल्याण। विक्रमसम्म 2066 सालको साउनको 18 गते शकुन्तला काठमाडौँ ओर्ले र सिधै मेरो कोठामा आए। त्यो दिन हामी सँगै बस्यौं र उसले मलाई भनी म अझ ढिलो आउन चाहन्थे, तर तिम्रो मन दुखाउन चाहेन त्यसैले म आएकी। ल भन, अब विवाह गरेर जान्छु म। मलाई अचम्म लाग्यो। खुसी खुसीमा रहेन डियर कल्याण, र हामीले 66 सालको भदौमा विवाह गर्यौं जहाँ लगन थिएन। आफ्ना साथीभाइ बोलाएर विवाह गर्यो। उसको तर्फबाट पनि आए, आमा आउनुभयो, दुईजना दिदी आउनुभयो पर्वतबाट। हाम्रो विवाह भयो र विवाह पश्चात एक महिना बसेर फेरि शकुन्तला लन्दन उडी। म काठमाडौँमा थिए र उसले मलाई लन्दन बोलाउने, म लन्दन जाने योजनामा बसिरहे, गुज्रिरहे। समय गुज्रदै गए डियर कल्याण। उदासीका दिनहरू धेरै बिताए मैले जिन्दगीमा, र त्यसपछि शकुन्तलाले उताबाट पठाएका कागजहरू मार्फत मलाई लन्दनको भिजा लाग्यो। म सोच्थे र डियर कल्याण तपाईँलाई बारम्बार फेसबुक मार्फत भनिरहन्थे, डियर कल्याण मेरो जीवनमा जति बेला शकुन्तला आउँछ म तपाईँलाई मेरो कथा लेख्छु। तपाईँले बारम्बार भन्नुहुन्थ्यो हुन्छ म तयार छु। आज लेखेको छु डियर कल्याण, तपाईँलाई धोका दिन चाहँदैन म। फेसबुक मार्फत तपाईँलाई पठाएको सन्देशमा तपाईँले जब मलाई जवाब फर्काउनुहुन्थ्यो, मैले शकुन्तलालाई भन्थे हेर मैले डियर कल्याणलाई यस्तो भनेकी छु, आज मेरो भिजा लागेको छ डियर कल्याण, म अब 25 दिनपछि लन्दन उड्दैछु। यो कथा तपाईँसम्म पुगेर कहिले प्रसारण हुन्छ र प्रसारण हुने बेला म कहाँ हुन्छु थाहा छैन, तर लेख्न मन लाग्यो। यही संसारमा यस्ता केटीहरूका कथाहरू सुन्छु म, जसले छुरा हानेर हिँड्छन् केटाहरूलाई, निर्दोष केटाहरूलाई। तर यही संसारमा शकुन्तला जस्तै केटी पनि छ, जसले अनवरत रूपमा मलाई पैसा दिँदैकै बरु पोखरा आउँदा कहिले काहीँ मिठो खान पाएन मैले, कहिले राम्रो लगाउन पाएन मैले टियर कल्याण। पसलहरूमा टाढाबाट हेर्थे, म धनीको छोरा भएको भए ऊ त्यो सर्ट किनेर लगाउँथे जस्तो लाग्थ्यो। सोध्न जान्थे, 1200-1200 रुपियाँ हुन्थ्यो। 1200 रुपियाँले त मेरो बुबा आमाको 3 महिनाको औषधि खर्च हुन्छ। अलिकति कुइनोमा फाटेको लुगा हातले समाएर पसलबाट निस्कन्थे। काठमाडौँ फर्किएपछि शकुन्तलाले राम्रो लगाउन सिकाई, राम्रो खान सिकाई, भन्थे म तिमीलाई सहयोग गर्छु, सपिङ गराउन लैजान्थे। जागिर उसैले खोजिदिए कि कतै मैले कहाँबाट जागिर खोज्न, जागिरबाट पैसा आउँथ्यो, मोटरसाइकल चढेर हिँड्न सक्ने भइसकेको थिए पछिल्लो जीवनमा। तर त्यही शकुन्तलाले मलाई लन्डन लगे। तेर्कल्याण, मलाई हरेक केटी शकुन्तला जस्तो लाग्छ, देवी जस्तो लाग्छ। जिन्दगीमा असल नारीहरू फेला पर्यो भने जिन्दगी कहाँबाट कहाँ पुग्दो रहेछ। त्यसैले डियर कल्याण, जुन दिन मेरो भिजा लाग्छ त्यही दिन तपाईँलाई आफ्नो कथा लेख्छु भनेको थिएँ, नभन्दै लेखे। यो मेरो आफ्नो कथा, साँचो कथा, प्रमाणहरू छन्, भेटघाट भइसकेको छ, म तपाईँलाई भेट्न चाहन्छु भनेकै थिए बारम्बार, र आज तपाईँलाई लेखेको छु। खुसी छु म यो जिन्दगीदेखि, एउटा गरिबको छोरामा, मसँग केही थिएन तर आज यहाँसम्म आइपुगे। त्यसैले यो कार्यक्रम सुनिरहेका सबैलाई त्यही भन्न चाहन्छु, यो जीवनमा दुःख पनि छ, सुख पनि छ, धोका पनि छ, पीडा पनि छ, तर सबैलाई जसले सहन सक्छ र सागर जस्तो एक नासको जो हुन सक्छ त्यही सफल हुन्छ। पछाडि छुरा हानेर कोही गयो भन्दैमा हतोत्साही हुन हुँदैन। मैले पनि धेरै रात धोकाको बादल ओढेर सुते, तर मेरी शकुन्तलाले मलाई जिन्दगीमा यति ठूलो साथ दिए। साँच्ची देवी हो मेरो लागि, र मलाई हरेक नारीहरू त्यस्तै लाग्छ, बस त्यस्तै। दुईटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ, कतै तारा जाँदाखेरि सँगै हिँड्यौं जस्तो लाग्छ, देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ, कतै तारा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ। दुईटा फुल देउरालीमा को तारे मीमा थोपा परे जस्तो टल्किने त्यो निधारमा पसेना सुकाइदिए जस्तो लाग्छ, बाट हम्की पिपलको बिसाउनीमा जिन्दगीको पसिना लत्रे काटी परेलीको सम्झना छ जस्तै लाग्छ, कतै तारा जाँदाखेरि सँगै हिँड्यौ जस्तो लाग्छ। दुईटा फुल देउरालीमा कुनै रात बसे को त्यो बासमा हो त मुनि आकाशको छाया मुनि धरतीको रात मुनि बसे को त्यो 97.9